रना पापी त्यो नजरले नौनी जस्तै छु म कमलो घमण्ड गर्या हैन मान्छे म राम्री छैन नियत नै खोटो अनि धामिलो मुसुक हाँस्ने तिम्रो बानीले मेरो ज्यानै लानी भो मस्केर हेर्ने तिम्रो बानी